www.attableek.com, the reviver of Iman. Bismillah ar-Rahman ar-Rahim. Irji ila rabbika radiyatan mardiyah. Fadkhuli fi ibadi wadkhuli jannati. Sadaqallahu ma'ana. Dosto, buzurgo azizo, Maulana ne jo koi bayan kiya, bahut hi aham bayan tha. اللہ تعالیٰ اس پر عمل کے ہم کو توفیق برحمد فرمایا. میں تھوڑا سا آپ کا تعارف کرانا چاہتا ہوں کہ آپ کے جد امجد سے ہمارے جد امجد کا تعلق رہا ہے. آپ کے جد امجد ہمارے برادری کے خان برادری کے پیر رہ چکے ہیں, ان کو بھی میں پیر کی طرح بیٹھایا میں نے. اور اب ان کے بھائی وغیرہ کا سب کسی کے تعلق ہے. یہ بہت خاص بات کہتا ہوں. جن کے جد اندر مارا سید امیر صاحب رحم اللہ تھے, چلتے چلاتے ہیں فرمایا, بہت بڑی بات ہے ہمارا, آپ کو ایسے کبھی یاد نہیں کرو. فرمایا تم لوگوں کے اندر کچھ تبدیل جو ہے ان کے جد امجد مایا سید امیر صاحب کی وجہ سے, کہ تم لوگوں نے ان سے محبت کیا, ان کی نصرت کیا, اس طرح پر تمہارے خاندان میں اللہ تعالیٰ نے تدین ادا کروا دیا. ان کو ہمارے سب حضرات کیا کیا سمجھتے تھے کوئی تصور نہیں کر سکتا. حضرت مولانا شاہ رسول اللہ صاحب رحمۃ اللہ علیہ تشریف لے گئے تو شروع میں لوگوں نے ان کو مارے ہی, کیا ہم لوگ مولانا سید امیر صاحب کو دیکھے ہیں, ان کو کیا سمجھتے ہیں. لیکن دھیرے دھیرے ان کو بھی مان لیے. بہرحال آپ کے احسانات ہیں, خاندان کے احسانات ہیں, اللہ تعالیٰ ہم سب لوگوں کو ان کے قریب پر چلنے کی توفیق فراہم ہو رہا ہے. اسی سلسلے میں ایک واقعہ ہی آیا ہے. راہ بریلی نصیر آباد میں آپ لوگوں کا مکان ہے. ایک دفعہ ہم لوگ نصیر آباد گئے, رات میں رہے, پھر مولانا علی نے گئے تشریف لے گئے. راہ بریلی نے بڑے انداز سے فرمایا کہ آپ لوگ ہمارے وطن قدیمی سے وطن جدید, وطن قدیم سے وطن جدید میں آئے. بابا نصیر آبادی نصیر آبادی پہلے تھے, اس جگہ پر اللہ تعالیٰ نے تعلق پیدا کیا. حضرت مولانا کا ایک واقعہ ہے. یہ مسجد کی زمین تھی تو کیسی ایسی کہا جائے, مسلمانوں میں بڑے مسلمانوں میں اختلاف ہو گیا. اسے جو کہتے تھے ہماری اور مسلمان کہتے تھے ہماری, تو انگریز کو جج رہے گیا رائے کو آیا فیصلہ کرنے کے لیے. تو اسے کہا کہ بھائی ہم فیصلہ نہیں کر سکتے, مولانا سید امیر صاحب آگے جو کہتے اس کو ہم لوگ مان لیں گے. زمانے میں کلچر والے کیسی تھی, مولانا سید امیر صاحب آگے کہیں تو ہم لوگ مان لیں گے. بات سید امیر صاحب بلائے گئے گیا کہ بھائی یہ زمین تو ہندو کی ہے, غیر مسلم کی ہے, فیصلہ غیر مسلم کی. اب انہوں نے کہا کہ مولانا نے کتنی زبردست ہم لوگوں کی تعریف کیا ہے, اب ہم زمین مسلمان دیتے ہیں تو مسجد یہ چلا رہے ہیں. آپس کی زبان آئی کا فائدہ ادھر آپ اس چیز کی بھی ادھر مانے میں ضرورت ہے. دوستوں دونوں کو میں ابھی گھر کے نماز میں ایک دوسرے بہن میں پڑھا تھا سامنے, لیکن ساری بات ہے اس میں کہہ رہا ہوں قبلے کی دیوار کو بالکل ایسے پائے بالکل کھلی ہوئی سامنے آبادی بہت دور تک کی آبادی, مجھے وحشت ہو گئی. میں تو کاج ہوں سامنے کھڑکی ہو ہی نہیں جانے, کیونکہ یوں کر رہا ہوں نقش کے دیوار قبلا المری لکھتے ہیں, یوں کر رہا ہوں نقش کے دیوار कि ये लाल किला है, किले की दीवार में नक्श नहीं होना चाहिए, न कि यहाँ कोई फाटक भरे हुए किसी तरह नक्श हो। हम लोग इंदौर गए थे, एक जगह बहुत बड़े नवाबों की जगह, बहुत बड़ी मस्जिद थी, किले की दीवार में एक दिन वो जंगला नहीं था, खिड़की नहीं थी। अब्दुल्ला मौजूद है, इन्होंने कहा कि अब्बास जो कहते हैं कि जेदार किबला के अंदर खिड़कियां नहीं होनी चाहिए। देखिए यहाँ इतनी पुरानी मस्जिद सत्तर मौर्य से पहले की मस्जिद है, क्या उनको हवा की जरूरत नहीं थी? बिल्कुल पहले जमाने ही नहीं था किबला, क्योंकि वहां उनको खुशी की जरूरत थी, नमाज सिर्फ नमाज की जरूरत नहीं थी, खुशी की भी जरूरत थी। अल्लाह ताला ने फराह का जो वादा किया है उस नमाज पर भेजा किया है जो खुशी वाली है। कल अफलाहल मोमिनून लजीना हुम फी सलातिहिम खाशिऊन, फराह पाए उन मोमिनों की नमाज में खुशी रह जाएगा। नमाज का ख्याल खुशी में ख्याल कहा गया है? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक शख्स आपके सामने नमाज पढ़ रहे थे और बार बार उनके उनका हाथ दाढ़ी में जा रहा था। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि अगर इसका कल्ब खाशे होगा कि ये बार बार हाथ उसका दाढ़ी में जा रहा था, खुशी की अहमियत मालूम की खुशी की अहमियत आए खुशी नमाज पढ़ लिया खुशी का। एक बुजुर्ग थे, उनके सामने एक कारी साहब ने तिलावत किया, फरमाया मैंने हाजी तिलावत पाया खुश अने बोका करा बोका कहा हमारे भाषा है मेरे दोस्त और बुजुर्ग रूहानियत पैदा करना चाहते हैं, हमारे अमाल में रूहानियत पैदा हो, खुश पैदा हो। अलग फरमाते हैं अगर ऐसा नदी नमाज में इत्तसाल बिल हक हो और वजू से इंफसाल अनिल खल्क हो, दो चीज दो मखलूक से जुदा होना वजू से और नमाज से अल्लाह से जुड़ जाओ। आता है बातों में कि नमाज वो एक अल्लाह से मुआजात करता होता है, ये करके हमने देखा हमारा शाह सुल्ला साहब अल्लाह को वाकई ऐसी नमाज पढ़ते हैं जो मालूम होता है कि रक्त का है सर दिन में वैसी ढी है रक्त ना हमको ऐसी नमाज ऐसी बुलावट तेरा इमाम बे हजूर तेरी नमाज बे खुश ऐसे इमाम से गुजर ऐसी नमाज से गुजर नमाज अल्लाह पर अल्लाह ताला हम लोग नमाज पढ़ने की खैर सब हमारे थे बड़े हजरात थे मारा बुझाई बुझानी मारा इसमाही साहब सैय साहब से कहा कि आप उनकी सैय साहब थे कहा आप इतने बड़े होकर के आप उनसे क्या तो पढ़े भी नहीं इस लड़ाई आई भी नहीं कहा बड़ा उन्होंने कहा कि हजरत मुख्य सवाल कहा हजरत आपको बड़ी तारीफ है जो इसमाही साहब आप नहीं चाहिए कहा हजरत दो बेटा नमाज हमको पढ़ने का सुन्नत बताई पढ़ने के घर चुका है अगर आप हैं तो दो रकात सुन्नत के मुताबिक नमाज पढ़ा दी अच्छा اللہ میں نہیں ہے. عیسیٰ بار کہا اسماعیل فلا آؤ بولو اللہ کے لیے دو رکا, اللہ کے لیے وضو کرو, اللہ کے لیے سنت کے مطابق وضو کرو. چاہے اسی مطالعہ بن گئی ایک شان سے کہا چلیے سامنے کہ اللہ کے لیے وضو کرو سنت کے مطابق. کہتے ہیں وضو ہی سے دنیا بچ گئی, وضو معمولی چیز ہو رہی ہے. وضو معمولی ایک گرو تھے ایک مڑی تھے, اپنے شیخ سے کہا کہ حضرت میں تو آپ کو انوار دیکھ رہا ہوں آسمان پر, انہوں نے سمجھا کہ مثال والا انوار کہا ابھی تم انوار کا دیکھو, ابھی تمہارے وضو کے انوار ہے, نماز کے انوار کے بہت پیچھے سخت خوش مستی والے ہیں ابو الحسن, سخت خوش مستی والے ہیں ابو الحسن, بھی نہ سنا ابھی وضو کے انوار میں تم پڑے ہوئے ہو. میرے دوست انہوں نے کہا سنت کے مطابق وضو کر, اسی وقت کام لے رہا. سید صاحب تھے اصطلاحی عالم بھی نہیں تھے, یہ علم نہ دنیا علی غریب فرق ہمارے حضرت پوری ہماری برادری خان صاحبان کی سید صاحب کو بڑے سید صاحب کہتے ہیں اور ان کے دادا کو چھوٹے صاحب سید کا چھوٹے سے ہمارے سب دادا ہمارے بڑے تھے, جیسے ہمارے شہزادے ہیں جیسے ان کی قدر کرنی ضروری ہے. اس وقت میں اس کو کرنے لگا کہ نشے میں ختم ہو جائے ضروری ہے. بارہ سید صاحب ہی ذکر ہم بچپن سے سید صاحب یہاں تک کہ بادشاہ آف اللہ صاحب سے انہوں نے توڑ میں نہیں کیا, وہ سید صاحب رہتے بہت دیر گزر گئے تب اچھی جائے اخیر میں ہمارے گھر میں تشریف لائے. اس کے بعد جیسے ان کے پوری خود بادشاہ سلطا صاحب نے بات کہہ دیا اللہ نہیں کہتا یہ تم لوگوں کے اندر جو تدین ہے وہ اسی لیے ڈاکٹر ہے کہ سید احمد سید سید امیر صاحب کے تم لوگوں نے خدمت کیا ہے یا محبت کیا ہے, تو ہم لوگ کسی محبت کرنا لازم نہیں ہے. اللہ تعالیٰ ہم سب لوگوں کو آپ کے بارے وضو و نماز یہ سب کچھ ہے. ایک صاحب گئے ایک صاحب سے ملنے کے لیے مختصر کرنا ہے تو ان کے مطلب کمیاں تھے, لیکن اس بات حضرت کے جانے کے بعد نماز میں پہلے تین مسلمان ہو گئے تو ان کا ایک دوسرا آدمی تھا وہ کمی تھا جو گئے گھر کہاں پرانے ہیں وہ گئے پہلے گئے کہا نہیں وہ نماز پڑھنے گئے ہیں تو کہا کہ ابھی اسی میں پڑا ہوا ہے جو سے ساتھی نے کہا اور وہ ایسے بڑے بہت سارے کہ ہم لوگ اس کے نماز پر رش کرتے تھے جبل ایمن جس کو کہا جاتا ہے ایسی نماز پڑھتے تھے. اللہ نے جب بدلا جب حضرت الہ آبادی تشریف لائے تو کسی نے پوچھا گیا بادشاہ اللہ صاحب سے الہ آباد میں انہوں کیا فائدہ پہنچا, کہا کتنے کمیونسٹ مسلمانوں میں ایک فائدہ ہے. تو انہوں نے کہا ابھی تو وہ نماز ہی پڑھ رہا ہے کب تک ہی پڑھتا رہے گا اس سے کیا فائدہ بہت اوپر دیے. انہوں نے اپنے حضرت سے کہا حضرت فرمایا کہ آپ کہہ دو سب کو نماز ہی نہیں ملا ہے, سب کو نماز ہی سے ملا ہے, سید صاحب نے نماز سے ملا ہے, بزرگوں کو نماز سے ملا ہے, صحابہ کو نماز سے ملا ہے, اسی نماز سے سب کو ملا ہے. نماز تو تم کو نہیں ملا تمہاری معلوم گی سیدہ ابو قاضی جیلانی کو نماز سے ملا ہے. اس پر ایک قصہ سناتے تھے سمجھ میں آنے والا ہے, قصہ یہ سناتے تھے کہ پولیس کے آدمی تھے اور صحیح سالوں کا واقعہ سنانے تھے کسی ان کے آدمی کا بس پولیس کے آدمی تھے وہ مجرموں کو اس سے جیل سے لے آتے جاتے تھے پیش کرتے ہیں اس میں کچہری میں, تو ان کی ڈیوٹی تھی کہ مجرموں کو لے آتے تھے. پھر بہت وقت ہو گیا تھا تو کہا تم یہیں بیٹھے رہو میں وہاں پڑھ کے آتا ہوں, اب سو تو چوری چوری تھا بھاگ گیا جھوٹا ادھر ادھر کہیں ملا نہیں کہا گیا نماز کے وقت میں میرا ایک ہی دیکھیے Pernah yakin di luar pintu tak ada lagi. Mari dulu rumah yakin. Kukulis yakin sebaik ini yakin. Dan nama Ali ke waktu yang bahagia. Dan nama Ali pada muka berair. Ia iman juga. Nama apa pun yang jana. Sabku isi bila, sabku nama Ali bila. Ibar jina ni hai ki ek thami ke murid thi. Aur wo thi ya nahi, unki biwi murid thi. तो वो बराबर वो कहा करते थे जिनकी साहब या तहसीलदार साहब की क्या नमाज पढ़ती है, नमाज से तुमको क्या मिलता है। दोनों ने हजरत थानी को लिखा, ये हजरत हमारे शोहर डिप्टी साहब हैं, इनको जल्दी समझ नहीं आती बाकी सब डिप्टी साहब हैं, वो यहाँ को कहा करते हैं नमाज पढ़ती है क्या मिलता है तुमसे। हजरत थानी ने लिख दिया कि कद नमाज मिलती, नमाज से हमको वो मुझे जिसा ने खोला देखा कि ये जवाब आथामी ने लिखा है, बस वहीं से तड़प गए। फिर वो भी नमाज से हमको नमाज मिलती है, किसी का लड़का मिल गया कहा जाएगा क्या मिले तुमको, लड़का हमारा मिल गया थे। जब नमाज एक मकसूद है, जब नमाज मिली वो पुलिस वाले दिखाए फिर नमाज ही पढ़ने लगे, कहा कि नमाज ही को ऐसे ही भागा है तो नमाज ही पढ़ने की आएगा। अभी की यकीन पुलिस आदमी है, किसी को हकी नहीं माना चाहिए, यकीन था नहीं। इसी वजह से उलमा लिखते हैं है कि छेड़ने वालों को कम न समझो, उनकी नजर ज्यादा ज्यादा छेड़ने वालों पर है, तुम्हारी जेबों पर नजर है, ज्यादा फर्क है उनमें और तुम्हें। इसलाह करो, वह नमाज पढ़ने लगे आ गया। जब आपको पीछे बैठा हुआ कहा कैसे तो आगे भाई जो भाग गए थे, कहा हजरत जिधर भी भागा उधर चारदीवारी पर जिस गली में गया चारदीवारी, मैं कहा चलो बैठ जाओ उसी पानी के उसमें, आम तो रहेगी आम तो रहेगी, ये प्रांधे बन के कब तक रहो तुम फैसला दिया। अब डिप्टी कलेक्टर लोग मालूम हुआ मेरे अभिचरण को, ये सिपाही ऐसा है चाहे सहमति तो है, कहा अब तुमको ड्यूटी माफ, अब तुम मस्जिद में नमाज ही पढ़े। ये वाक्य मैंने दसों का दसरा नमाज छात्र से लिया था, बहुत नमाज नमाज से नमाज मिलती बाथानी के जुमला है। बीवी उनकी कहती थी हमारा शौहर बार बार कहता है नमाज से तुमको क्या मिलता है, तो कहते नमाज मिलती मकासिद में नहीं पूछा जाता। अब हजरत का मतलब ये कि नमाज खुद मकासिद में से जैसे अल्लाह से ताल्लुक पैदा हो, गोया कि नमाज में विनाजी देते हो, गोया कि अपने रब से मुलाकात करता है। और ये है अल वजू अल इंतजार अल खल्क अल सलात अल इत्तिसाल बिल हक, बस मखूद ही हुआ। अल्लाह ताला हम सब लोगों को अपने दीन पर पूरा इत्मीनान रखा हमें, इसकी जरूरत है। एक तो इसकी जरूरत है, दूसरे घूसरे फूल की जरूरत है। वो इस पर निरतम में वो मकान में अखलाक, मैं मकान में अखलाक की तकनीक के लिए भेजा गया, यह बहुत मशहूर हदीस है। आज भी दूसरी मस्जिद में गया तो सब खुला हो एकदम खुला हो, और आगे बहुत बड़ी आबादी मुझे बहुत कराहत दी। इसी तरह यहाँ आने से कसराने लगा, जब यहाँ ऐसा तो यहाँ मालूम क्या होगा, वो तो ना तमाम मस्जिद है यही बच्चा है, जब ना तमाम मस्जिद में इतना गड़बड़ सब है तो यहाँ मालूम क्या होगा नहीं आगा। बहुत लोगों ने कहा आगे नहीं अलहमदिल्ला ठीक है, बिल्कुल जो अच्छी चीज लोग करेंगे देते सब दरवाजे खुले हुए और आगे गैर मुस्लिमों की आबादी। मुझे बहुत असर हुआ, मैंने कहा कि अल्लाह एक तो खुद मस्जिद दीवार दरवाजा यही, जब मैंने मुफ्ती महमूद साहब से भी नकल किया था, युग रहो नक्श युग रहो नक्श अला जलाली किबला, किबला के दीदार पर नक्श मकरूह है। मैंने कहा जब नक्श हजर मकरूह है ये खिड़कियां कब जानी जाएंगी। महमूद मुफ्ती साहब का अल्लाह ताला तो वो खिड़की देख कर मुझे बहुत असर हुआ, और मैं ले गया मैं खिड़की नहीं सब दरवाजे खुले थे एकदम। मुझे ये बात ये नमाज मस्जिद है कि क्या जामा मस्जिद है, Bukan ni buka awak ni. Pusing saya pergi ke mana ni pasal tak ni. Bukan tak lah. Dia bawa. Dia saya cik pun luka sama. Kita cik pun mana ke sama. Aku saya jadi. Mana dah. Ibu suat ke sebab ni. Malam lagi raya muslim muka. Mana dah. Raya muslim muka. Raya muslim orang tadi syarung kaki. Bukan ni. Ini tu aku ikut sama dia. Nama dia ke sama. Dia pun raya sama. वो भी जाए उनको भी तकलीफ होगी उनको भी तकलीफ और ईजा अल मुस्लिम मन से मुस्लिम मिले सारे सी मुसलमान बाजे वाते रे गाली है मुस्लिम से भी ईजा ना दो ना मेरे दोस्त ये कहा ऐसे तो उन लोगों के ईजा होगी इतने आदमी हजारों आदमी इधर देखेंगे कोई गरीब मुस्लिम और भी नहीं दिखेगी बाहर इधर और मैंने कहा उन लोगों की ईजा होगी और तुम्हारे लिए और ईजा की बात है तुम्हारे कुलूम मुंतशिर होंगे नमाज पढ़ने के और तुम देखो बंदी की कोई हद नहीं मान रहा रोजाना दो चार आदमी यही कहते हैं कि बंदी में शिकार है ये मर्द आम है और ये मर्द ऐसा है कि अगर नहीं इस्लाम ही तो बुढ़ापे तक रहेगा कभी नहीं हो सकता अभी इस्लाह करो सड़क सामने हजरत जैद हजरत जी अब्बास के भाई जा रहे थे उन्होंने किसी खूबसूरत तरफ देखना शुरू किया वो हुजूर ने यूं कर दिया गर्दे को गर्दे देखता उस जमाने में भी मर्द भी था और इलाज भी था इलाज क्या है सर्फ नजर इलाज क्या हुआ सर्फ नजर तुम नहीं तो किसी मुसद्दत करो सर्फ नजर कर दिया हुजूर मुसद्दत ने कर दिया मुझे बहुत एक तो उन लोगों को तकलीफ होगी और इसी वजह से फिर फंसा रहता ही नहीं अच्छा इसी वजह से होता है आप कहें क्यों हमारे सामने आए वो कहें क्यों जगह इधर खोला आपने फिर की कहे नहीं बगैर उधर नहीं आप भी अरे मुस्लिम बात दवा तो नहीं जब गैर मुस्लिम को भी अपने सरल से बता सकते बताओ इस दिन आप जो तो मुस्लिम इस्लाम जो है सिल्म से सुलभ से मसाला से इस तरीके से रहो कि किसी को कसे रा कसे काबे नमाज बहिष्ठ आजा के आजादे नमाश कसे रा कसे काबे नमाज तो पारसी जानते नहीं चाहो कपड़ा बोल के बहिष्ठ आजा के आजादे नमाश कसे रा कसे काबे नमाश किसी को अभियत न होगा हमारे बुजुर्गों का यही तरीका है बच्चा के बुजुर्ग अमीर रवायत ले लीजिए कितनी रियायत करते थे कितनी रियायत करते थे हम आसमा का भी मामला जरूर इजराज से अपने को बचाना चाहिए हमारे हजरत बार थाने रहमतुल्लाह अलैह ने पानीपत में 3 घंटा इसी का तकलीफ किया जरूर वाला जरूर अपने इस्लाम 3 घंटा मैंने हजरत माशा अल्लाह साहब सुनाएंगे 3 घंटा इसी का ला जरूर वाला जरूर फिर इस्लाम इस्लाम में कोई जरूर है नहीं न खुद जरूर उठाओ न दूसरों को जरूर दो दोनों न खुद जरूर उठाओ अल्लाह मैंने औज देखा मेरे अन अजरमा और हदीस है मैं बड़ा मानता इससे कि मैं खुद किसी पर जुल्म किया करूं या जुल्म किया जाऊं उसे भी मर जुल्म कोई अच्छी चीज थोड़ी नहीं तुम्हारे पर जुल्म किया जाए इस तरह से अगर हिफाजत चाहते हो तो तरकीब भी करो जुल्म वाले काम न करो इस तरह पर अपने को भी महफूज रखना है इस्लामी तालीम वहां रहेंगे इंशाअल्लाह अल्लाह की तरफ से मदद इन तन सुनो अगर तुम अल्लाह की मदद करोगे अल्लाह के अहकाम पर अल्लाह मदद करेगा नहीं है तो अगर हक की बिना हो गए तो उसे सवाब मिलेगा एक एक लम्हे का इतना सवाब मिलेगा तुम आसूदा हो जाओगे इसलिए तो और ज्यादा हदीसों में आता है कि अगर जन्म पर किसी जन्म पर रखू उसका अज्र मिला वहां देखते हैं काश पूरा बदला हमारा काट दिया जाता उसी एक वाचन को अज्र मिलता अज्र तुम वहां इतनी वक्त होगी अल मोमिन अल का तालीम होता है अल्लाह ताला हम सब लोगों को ऐसे काम करने की तौफीक दे जो ज्यादा से ज्यादा हमको अजर मिले यहाँ की कमाई यही है यहाँ की कमाई बढ़ सुभान अल्लाह कहो ले लो कितना अजर लो हजरत मुजद्दिद अल-बुसारी कहते हैं कि एक मत अल्लाह का इतना अजर है कि संसार समान आसमान में समा नहीं सकता एक मतलब हेज आर्जू मिले मजली साहब आते हैं कोई आर्जू नहीं सुबह इसके जिगो से तनाई हो हम कर्मे तरीबा ला इलाहा इल्लल्लाह का विरोध कर रहे हैं ni mujadika la ilaha illallah jil ikhtimali wa jil ikhtimali jil ikhtimali sahabat biya ni kaha abba ham na wako bahut kata hai aapke jilai ka is karne ki jisi ham ko pala nahi hai hamare guru Musa alayhi salam ko bata toh pas yehi kata hai ya haji to me aaya kaha abba khaja maasoom इतने में आ गए 7000 खलीफाते हैं हिंदुस्तान में लाखों बड़ी 9 लाख बड़ी ले लिखा अब्बा हमको आपको विदाई से बहुत बड़ा है कहा बेटा मसल मशहूर है कि बाप को ज्यादा गम होता है वैसा बेटों के बेटा जितना बाप की विदाई उतना बाप लड़कों की विदाई से और मिसाल में किसे दिया है जैसे एक कट गई कुमरी तो ये तो थोड़े तक तक खत्म आइए तो हमेशा रहेगा तो बाप ये है लड़का ये ये तो फिर जो तरफ ही रहना था आइए तो इन पर वो पत्र जाना पड़े डॉक्टर के यहाँ तब भी अच्छा हो जाना हो जाए कहा बेटा ये तो मुतयन है ये बाप को ज्यादा रहे लेकिन अब देखिए तालीम देखिए हकीकत को तस्लीम करते हैं तालीम ला इलाहा के जरिए से इसकी नफी करो कोई मामूल नहीं कोई विदा मकसूद है इल्लल्लाह एक दूसरा करना ये नहीं है सारी लोगों को ये भी करना चाहिए कभी कभी ला मामूद है इल्लल्लाह ला इलाहा इल्लल्लाह ला मकसूद है इल्लल्लाह ला मकसूद है ला मकसूद है इल्लल्लाह ला मामूद है इल्लल्लाह से शिर्क की गली की नफी है और ला मकसूद है इल्लल्लाह से शिर्क की खफी की नफी है उसको रिया करते इन यसीर बिना शुरू रिया में मकसूद में शिरकत होती है और शिख में मामूद में शिरकत होती है दोनों की नफी जरूरी है मकसूद और लाभ मकसूद दोनों की कभी कम किया है हम लोग बहुत मुझे लोग कहते रहते हैं आप लोग तो मान जाए मामूद इंदरदा तो कभी कभी ला मकसूद इंदरदा भी पढ़ रहे हैं कोई मकसूद नहीं कोई जो पढ़ रहे हैं पढ़ा रहे हैं कोई दे नजरे तारीफ करे नजर क्या नजर अल्लाह जानता है अल्लाह की तरह नजर अल्लाह तारीफ करने के लिए काफी वो अजम देने के लिए काफी हमारे हजरत फरमाते हैं क्या रियाकारी करते हो अगर मालूम हो जाए इन लोगों को कि ये पढ़ रहा है ताकि ये जो खुश रहते हमको कुछ देंगे तो कुछ नहीं देंगे ये बात है नुकता हर्ष हुआ कहते थे अगर इन लोगों को मालूम हो जाए ये सब पढ़ना लिखना हम लोग की वजह से हो रहा है तो देंगे कुछ नहीं देंगे अरे इसे रियाकार अच्छा समझेंगे अल्लाह के लिए पढ़ रहा है तो देंगे अल्लाह तो अल्लाह ही दिलाएगा इसे बहुत उमदा नुकता है अल्लाह तला बुजुर्गों के रहने से एक फायदा होता है ये अमाम मोहम्मद हमारा कहते हैं क्या रियाकारी करते हैं क्या है दवा खाते से कोई रियाकारी करता है अभी दवा खाते हो अपने लिए खा रहे हो इबादत की अपने लिए रियाकारी क्या कर रहे हो उनसे उनसे मांगने के लिए ये भी मिला है चाहिए मुझे दो अमाम मोहम्मद अहमद ये बात याद है अमान शाह हुसैन का सर हो गया क्या रिया करते हैं जो देने वाला वो देंगे जब उन्हीं लोग मालूम हुआ कि हमारे लिए कर रहा है तो नहीं देंगे जब मालूम हुआ कि अल्लाह के लिए कर रहा है तो देंगे अल्लाह ताला हम सब लोगों को अल्लाह ताला हम सब लोगों को तरीके बुजुर्गों को समझने के लिए समझने की माशाल्लाह तो हमारे दादी के हैं जाना है बहुत पहले से भी ताल्लुक रहा है अलहमदा पहले भी आया है यहाँ बयान भी हो चुका है इस पर भी बयान कर दिया मनमून बहुत ज्यादा है लेकिन अंदर बस रहता हूँ अल्लाह ताला हम सब लोगों को तौफीक दे और उनको आज आज और सवाब अदा करना है इसका आज क्या है मस्जिद के बनाने का आज बहुत है हमारे हजरत मां शाह रसूलुल्लाह साहब को मस्जिद बनाने वाला बहुत शौक था इलाहाबाद में कई बनवाए यहाँ बनवा बहुत शौक था और फरमाते थे कि मजमून बिहार में है साधु वजह बहुत बड़े आदमी है मुझसे कहते थे रवाज नकारो लेकिन मिला नहीं है तक लेकिन वो कहते थे कि अगर हजरत उस्मान रजी अल्लाह मस्जिद नबी की तामीर न की होती तस्वीर कितने लोगों का ईमान खत्म हो जाता कितने लोगों के ईमान को बचा लिया उस मस्जिद को खूबसूरत साख या चाकू की लकड़ी हिंदुस्तान से हजरत उस्मान ने मंगाया था मस्जिद में चाकू की लकड़ी हिंदुस्तान से मंगाया था इतनी खूबसूरत बनाई और ये किसी के जिंदा है जब उन्हीं का चाई मजदूर है तो है कि फरमाया कि अगर हजरत उस्मान न बर्बाद होते झोपड़ी में रहती मस्जिद लोग कहते यहाँ हिंदुस्तान जाते यही मस्जिद है नबी की Cuman jaga ni. Itu apa? Dikali ada Uthman ni. Masih berwakil ke khusus. Iman kita cukup baca dia. Semua hari sebab. Okey. Allah Ta'ala masih buat barak ni. Ini buat orang kami ni. Hampu awal ni. Mai sama khatamu. Sama ni. Ini masih kedua-dua hampu khusus. Ini masih khusus. Hampu khusus. Ya, tak cuba tak bisa juga. Allah. Masjid ke sangat tadi selami ho. Tadi ho, tadi ho, tadi ho. Jadi kami mau cerita, sabit se masjid yang dah dulu sih. Banyak se kamu se anda hote sih. Banyak se dapat kan sih. Poli ya, poli ya, poli ya. Jadi kan, mau kait sesuatu poli kan. Banyak se dapat yang masjid yang dulu sih. Tu ayam sih di sini tadi main dia. Tu masjid tu khusyuk tu isi kamu di sini yang berani ini. Lu kamu hasil ho. हम तो खुश है इसकी वजह बहुत खुश है बहुत अच्छी है बहुत खूबसूरत है मनोबल है मनोच्छा है नहीं समझ है लेकिन मस्जिद उसी खुश में है ये सुन्नत के मुताबिक नमाज होगी हमारी सबसे बेहतरीन नमाज वो है जो सुन्नत के मुताबिक उसकी जहां तक हम कोशिश करें हुजूर के सामने एक अरबी नमाज पढ़ रहे थे फरमाया संडे पढ़ने का नाम संडे तब्दील अरकान का ख्याल नहीं कर रहे थे संडे पहले कहते तुमने नमाज नहीं पढ़ी आज हमारी नमाज अच्छी मजू भी सही नहीं नमाज भी सही नहीं रुकू भी सही नहीं श्रद्धा भी सही नहीं हमारे यहाँ पूरा ठीक ही दिया था कोई दूस कराने का मुझसे चुना हम कहते हैं वैसे जारी है कोई जारी करो मौलाना करे कोई नए तजदीदी काम था नमाज को दूस करना और अजान को दूस करना अजान भी सही बारात नकी करते डांटे ने नकी करते थे हमारे मस्जिद भाग जाता जब मारी मार मारा हो जाए वो पते नहीं कहाँ जाए तो ये था हमारा का काम कि हम लोग को भी इन हजरात के तालिबान का इसला है कल इसला है नर और जाहिर जो रूम है जो आवाज है उनको भी सुन्नत के मुताबिक अदा करने की कोशिश करें अल्लाह ताला हमारे खास आपको जजाए खैर दे उनके साहबजादगान को भी जितने लोग भी इसमें शरीक हुए हैं अल्लाह को खूब ही खूब जदा खैर दें और तमाम मुसलिम जो पढ़ते हैं जो सवाल मिलता है सबको इस चीज़ की हिस्सा नसीब फरमाए और इसको आबाद रखें और जो मकासिद है बयान किए गए हैं अल्लाह उन मकासिद को हम पूरा कर सकें और वो बुरा बुरा यही है अल्लाह मुझे भी तौफीक दे आप हर रात को भी वाकर लावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन بسم الله الرحمن الرحيم اللهم صل على سيدنا ونبينا مولانا محمد وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ہمارے حضرت ماں شاہ صلی اللہ صاحب نے دعا کی بہت اہمیت دیتے تھے کہتے تھے مسلمان یہی دعا تو یاد کیے ہوئے ہیں اور اس کو بھی دل سے نہیں پڑھتے اور تقاضا ان کا ہوتا تھا کہ اس کو دل سے پڑھو ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم ألف بين قلوبنا وأصلح ذات بيننا واهدنا سبل السلام ونجنا من الظلمات إلى النور وجنبنا الفواحش ما ظهر منها ما بطن وبارك لنا في أسمائنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم الله تعالى من فضل الكرم سے یہ مسنون دعا کی گئی ہے قرآن کی اللہ اس کو قبول فرمانا اللہ تعالیٰ اپنے فضل و کرم سے ہم نا کسوں کے لیے نا اہلوں کے لیے گنہگاروں کے لیے اپنے قبول فرمائیے ہم سب کو محتاج ہیں. خاص سے درد فتنا ہے آپ سے آپ کے یہاں طرف گار ہیں جس میں وسعت اور برکت کے طرف گار ہیں. صحت اور آپ کی صحت عام طور سے لوگوں کی خراب ہے. بہت سے لوگ آگے کہتے بھی رہتے ہیں. اللہ ہم سب لوگوں کو صحت کامیاب عطا فرمائے. جنہوں نے کہا ہے ان کی بھی جنہوں نے نہیں کہا ان کو بھی اللہ صحت دے آپ یہ دے رزق میں وسعت اور برکت ہے. تمام پریشانیوں سے آفات اور بریات سے حوادث سے اللہ محفوظ رکھے. یا اللہ نبی اکرم صلی اللہ علیہ وسلم نے بہت دعا فرمائی امت کے لیے. کوئی دعا سے نہیں چھوڑی ہو اس کے لیے ہم نبی اکرم صلی اللہ علیہ وسلم کی دعاؤں کا ایک مجموعہ ہے. مثلا منائے محبوب اس کی ایک منزل پڑھنے ان شاء اللہ بہت سی دعائیں بیٹھ آ جائیں گی سامنے آئے گی اور ان شاء اللہ کوئی حالت باقی نہیں رہ جائے گی. اس بنا پر حضور کی دعا کے پڑھنے کا بھی ایک ثواب اور دعا کافی جگہ پر ہری ہے کاری ثواب بنا تقبل ملنا ان کے تسمی علی خاطر سے ہمارے حاجی صاحب کو جنہوں نے کار عظیم انجام دیا ہے اللہ تعالیٰ کو جزا خیر دے. ان کے بعد بچوں کو بھی آپ لیتے ہیں سامدہ افغان بھی اور آئندہ آپ سبھی ملے جلے ہیں. اللہ تعالیٰ بلکہ ہماری برادری کو جو بھی ان سے منسوب ہے تعلق ہے دینی لحاظ سے یا دلی لحاظ سے یا خاندانی لحاظ سے اللہ سب کو علم نافع عطا فرما عمل صالح عطا فرما تمام ایسی چیزوں سے جو کہ مفید ہو اللہ سے لے جاتے کے نبی اکرم صلی اللہ علیہ وسلم کے گھر میں ان جو آپ کو قبول فرما رب جہاں تقبل ملنا ان کا تسلم کریم برحمت جلال احمد رحمی محمد سید نبی کریم صلی اللہ تعالی علیہ وسلم.